الرحمن الرحيم. تیرہ لائنوں والا قرآن مجید صفحہ نمبر 74 70 اور 4 74 صفحہ نمبر 74 پہلی لائن پارا نمبر 3 رکوع نمبر 12 سورہ آل عمران آغاز آیت نمبر 31 30 اور 31 عام طور پہ 31 کہتے ہیں میں اس کو 31 کہہ رہا ہوں تو آیت نمبر 31 سے شروع کر رہے ہیں اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم قل ان كنتم تحبون الله فاتبعوني يحببكم الله ويغفر لكم ذنوبكم والله غفور رحيم قل اطيعوا الله والرسول فان تولوا فان الله لا يحب الكافرين ان الله اصطفى آدم ونوحا وآل ابراهيم وآل عمران على العالمين ذرية بعضها من بعض والله سميع عليم صدق الله العظيم اعوذ بالله میں پناہ میں آتا ہوں اللہ کی من الشیطان الرجیم نہایت مردود شیطان سے بسم اللہ اللہ کے نام کے ساتھ الرحمن جو بے حد مہربان ہے الرحیم نہایت رحم والا ہے اس سے پہلے اللہ تبارک و تعالی نے اپنی توحید بیان فرمائی جو ایمان کی بنیاد ہے کہ دنیا کے اندر اللہ تبارک و تعالیٰ کے بارے میں عقیدے کے لحاظ سے تین قسم کے گروہ موجود ہیں. ایک گروہ وہ ہے جو اللہ تبارک و تعالیٰ کے وجود کا منکر ہے، تو یہ دہریے ہیں. پہلے ان کو دہریہ کہا جاتا تھا اور آج کل یہ کمیونسٹ کہلاتے ہیں. دہریہ ان کو اس لیے کہتے تھے کہ دہر زمانے کو کہتے ہیں، تو ان کا عقیدہ یہ کہ یہ زمانہ یہ خود بخود حالات کے تحت کائنات بنتی ہے بگڑتی ہے پھر بنتی ہے بگڑتی ہے، کوئی بنانے والا نہیں. جس وقت 1917 میں روس میں انقلاب آیا، یہ کمیونسٹ انقلاب آیا، تو انہوں نے ایک ارتھی اٹھائی اور اس کو لے جا کے سمندر میں ڈالا اور یہ اعلان کیا کہ جس طرح ہم نے زمین سے سرمایہ دار کو ختم کر دیا، اسی طرح ہم نے آسمان سے خدا کو بھی ختم کر دیا. یہ خدا کا جنازہ ہے، اللہ کا نظام ہے کہ جس وقت ہٹلر برسر اقتدار آیا اور اس نے وہاں کمیونسٹوں کو نشانہ بنایا اور یہودیوں کو نشانہ بنایا، تو اس وقت یہی منکرین خدا، ان کی حالت یہ تھی کہ انہوں نے وہاں کے لوگوں سے کہا کہ ہم بے بس ہیں، تمہاری مدد نہیں کر سکتے، تم اللہ کو پکارو. کہ اللہ نے اپنے وجود کا اقرار ان سے کرایا. اسی طرح مرد آہنگ سٹالن جو اہم مقام رکھتا تھا ان میں، اس کا انتقال ہوا. اس کے انتقال کے بعد اس کی بیٹی روس کو چھوڑ کر یورپ میں آئی اور وہاں اس نے عیسائی مذہب اختیار کیا اور ایک کتاب لکھی، اور اس کتاب میں یہ واقعہ لکھا کہ میں کیوں عیسائی مذہب اختیار کر رہی ہوں. کہا کہ ہم اس بات کے قائل تھے کہ اللہ کا وجود نہیں، میرے باپ پہ موت کی کیفیت طاری ہوئی، مرد اہن تھا، اس کا حکم چلتا تھا، جس کو چاہتا قتل کرا دیتا، جس کو چاہتا نوازتا تھا. موت کا وقت آیا تو اس کی حالت یہ تھی کہ غشی اس پر تاری تھی اور ہم اس کے قریب موجود تھے، تمام وسائل ہمیں حاصل تھے، معالج بھی، ماہرین موجود تھے، چیزیں بھی موجود تھیں، لیکن وہ بے بسی کی کیفیت میں پڑا تھا۔ کہا کہ موت سے تھوڑی دیر پہلے اس کو ہوش آیا، بول نہیں سکتا تھا، تو ہم نے پوچھا کہ کیا حالت ہے، تو اس نے آسمان کی طرف انگلی اٹھائی اور آنکھوں سے آنسو ٹپک پڑے۔ یہ کوئی قوت ایسی ہے جو جس کے آگے میں آج اس بے بس ہوں، تو اس سے معلوم ہوا کہ اللہ کا وجود ہے کہ جس نے میرے باپ کو بھی آج اس بے بس کر دیا ہے، تو اس لیے میں نے یہ مذہب اختیار کیا ہے۔ تو ایک گروہ وہ ہے جو اللہ کے وجود کا منکر ہے، اور اس گروہ کی بنیاد ہی عقل کے خلاف ہے کہ جب کوئی کام کرنے والے کے بغیر نہیں ہو سکتا، تو پھر اللہ کے وجود کے بغیر یہ کائنات کیسے بنی اور یہ کائنات کیسے چل رہی ہے۔ جیسا کہ اس سے پہلے یہ واقعہ میں نے گزارش کیا تھا کہ حضرت امام اعظم امام ابو حنیفہ رحمۃ اللہ علیہ، حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کے دور کے اندر بھی یہ کمیونسٹ موجود تھے، اس کو دہلی کہلاتے تھے، تو مناظرہ طے ہوا حضرت سے دریا کے دوسرے کنارے پر، تو حضرت وہاں تشریف لے گئے اور کچھ تاخیر کے ساتھ تشریف لے گئے، تو دہلی نے وہاں شور کیا کہ دیکھو یہ تمہارے مناظر کی حالت ہے کہ وقت کی پابندی نہیں۔ بہرحال حضرت نے فرمایا کہ پہلے مجھ سے پوچھ لو پھر شور کرنا۔ فرمایا کہ میں ایک سوچ میں تھا جس کی وجہ سے کچھ تاخیر ہو گئی۔ سوچ یہ تھی کہ میں جا رہا ہوں دریا کے دوسرے کنارے پر اور کشتی کی ضرورت ہے، اور میں اگر وہاں دریا کے کنارے پہ پہنچا اور کشتی نہ ہوئی تو میں کیا کروں گا، کیسے پہنچوں؟ خیال آ گیا کہ پریشان ہونے کی ضرورت نہیں، کہ ایک درخت جو ہے وہ اگے گا اور وہ بڑھتا ہوا چلا جائے گا، جب پورا ہو جائے گا اس کے بعد وہ کٹنا شروع ہوگا اور اس کی لکڑیاں آپس میں جڑنا شروع ہوں گی تو کشتی بن جائے گی، اور وہ کشتی کنارے پہ لگ کے کھڑی ہوگی، جیسے میں اس میں بیٹھوں گا وہ کشتی خود بخود چل پڑے گی، اور جس مقام پہ میں نے پہنچنے ہوا مجھے پہنچا دے گی، تو اس غور و فکر کی وجہ سے کچھ تاخیر ہو گئی۔ عام طور پہ یہ واقعہ بیان کیا جاتے ہیں، امام صاحب نے کہا اس کو بطور واقعہ کے بیان کیا کہ میں آیا ساحل پہ اور کشتی نہیں تھی، پھر درخت ہوگا۔ بہرحال جو صحیح صورتحال ہے وہ یہ ہے کہ امام صاحب نے اس کو خیال فرمایا ہے، واقعہ بیان نہیں فرمایا۔ فرمایا کہ اس کے بعد پھر میں یہاں گئے، سوچ کی وجہ سے مجھے تاخیر ہو گئی، تو دہلی نے کہا کہ دیکھا کہ عجیب و غریب بات کر رہے ہیں، آئے دیر سے ہیں پھر بات ایسی کر رہے ہیں، کیا یہ ممکن ہے کہ درخت خود بخود اگ جائے، بڑا ہو جائے اور پھر اس کی لکڑیاں کٹ جائیں، وہ کشتی بن جائے اور پھر وہ خود بخود چل پڑے ملاح کے بغیر؟ فرمایا کہ معاملہ حل ہو گیا، اگر ایک کشتی خود بخود نہیں بن سکتی اور نہیں چل سکتی تو اتنی بڑی کائنات خود بخود کیسے بن گئی اور کیسے چل رہی؟ تو یہ نظریہ کہ اللہ کے وجود کا انکار، یہ عقلاً بھی مناسب نہیں۔ اللہ کے بارے میں دوسرا گروہ وہ ہے جو اللہ کو مانتا ہے اور اللہ کے ساتھ کسی اور کو بھی مانتا ہے، تو یہ مشرکین ہیں۔ تیسرا گروہ وہ ہے جو اللہ تبارک و تعالیٰ کو مانتا ہے اور اللہ تبارک و تعالیٰ پر ایمان کو کافی سمجھتا ہے اور اللہ کے رسول پر ایمان کو ضروری نہیں سمجھتا، تیسرا گروہ یہ ہے۔ تو یہ تینوں گروہ اہل باطل ہیں۔ تو اللہ تبارک و تعالیٰ نے اس سے پہلے اپنا وجود بیان فرمایا، اپنی توحید بیان فرمایا، اور یہاں سے تیسری بات بیان کی جا رہی ہے کہ رسول کے بغیر اللہ پر ایمان ممکن ہی نہیں ہے، کہ اللہ کا وجود تو آپ عقل سے مان لیں گے لیکن اللہ کس بات سے راضی ہوتا ہے، اللہ کس بات سے ناراض ہوتا ہے، اس کے لیے معتبر خبر کی ضرورت ہے، اور وہ معتبر خبر کا ذریعہ کون ہے؟ وہ اللہ کے نبی اور رسول ہیں۔ تو اللہ کے نبی اور رسول کے بغیر اللہ کی رضا اور اللہ کا غضب معلوم نہیں ہو سکتا، कौन सा काम अल्लाह को खुश करने वाला है और कौन सा काम है जो अल्लाह को नाराज करने वाला है। तो ये जरिया मोतबर वो नबी का जरिया है। तो यहां से अल्लाह तबारक व तआला नबुव्वत और रिसालत का इजहार फरमा रहे हैं। इससे पहले तौहीद बयान फरमाई, अब यहां से नबुव्वत और रिसालत का सिलसिला शुरू हो रहा है। फरमाया कुल ए नबी अलैहिस्सलाम, आप फरमाती, और यह बात गुजारिश की गई थी कि लफ्ज कुल से चार बातें मालूम हो रही हैं। पहली बात यह कि लफ्ज कुल इस बात की तरफ मुतवज्जे कर रहा है कि कुरान मजीद की तिलावत के लिए तजवीद का होना जरूरी है, कि कुरान मजीद की तिलावत का तरीका भी, कुरान मजीद भी अल्लाह की तरफ से नाजिल करता है और कुरान मजीद की तिलावत का तरीका भी अल्लाह की तरफ से नाजिल करता है। जब हज़रत जिब्राइल अला नबीना अलैहिस्सलाम तशरीफ़ लाते तो नबी अलैहिस्सलाम उनके साथ साथ पढ़ते, और नबी अलैहिस्सलाम का यह पढ़ना दो सबब से था। एक सबब यह कि कोई कलिमा महफूज रहने से न रहे, कि कोई कलिमा ऐसा ना हो कि जो महफूज न रहे, तो इसलिए हज़रत पढ़ते थे कि तमाम कलिमात महफूज हो जाए। और दूसरा सबब यह था कि पढ़ने का तरीका भी पूरी तरह से मुंतकिल हो जाए, तो इसलिए नबी अलैहिस्सलाम के तरीका पढ़ने का और कलिमात दोनों की ही महफूजियत के लिए साथ साथ पढ़ते थे। तो अल्लाह तबारक व तआला ने यह हुक्म नाजिल फरमाया, ला तुहर्रिक बिही लिसाना कलिता जला भी इन्ना अलैना जमाहु व कुरआन। क्या नबी अलैहिस्सलाम, आप जल्दी ना फरमाएं, हमें मालूम है कि आप क्यों पढ़ रहे हैं। आप पढ़ रहे हैं इसलिए कि कलिमात महफूज हो जाएं और तरीका महफूज हो जाए। फरमाया कि कुरान मजीद का अदब यह है कि जब कुरान मजीद पढ़ा जा रहा हो तो जो सुनने वाले हैं या दूसरे हैं, ला तुहर्रिक बिही लिसाना, कि आप अपनी ज़बान मुबारक को हरकत भी ना दें, यानी कि आहिस्ता पढ़ लें, नहीं, फरमाया कि अपनी ज़बान मुबारक को हरकत भी ना दें। और आपके जो दो मकासद हैं वो हम जानते हैं, तो ये दोनों मकासद की जिम्मेदारी हम ले रहे हैं। इन्ना अलैना जमाहु व कुरआना, कि इसके कलिमात को महफूज करना भी मेरी जिम्मेदारी, और इसके पढ़ने का तरीका, इसको महफूज रखना भी मेरी जिम्मेदारी। तो यहाँ अल्लाह ने मेरी की बजाय हमारी का लफ्ज़ इस्तेमाल फरमाया, जिसमें कुव्वत का इजहार है कि मैं ये करूँगा, दूसरे के हम ये करेंगे। अल्लाह वाहदहु ला शरीक है, अल्लाह हम का जहाँ पे सीगा इस्तेमाल फरमाते हैं वहाँ कुव्वत का इजहार है कि हम कमज़ोर नहीं। तो नबी अलैहिस्सलाम से अल्लाह ताला ने यह बात फरमा दी। अभी से एक मसला और भी मालूम हो गया कि आदमी में ज़िद ना हो तो मसला समझने में दुश्वारी नहीं हो, कि जब नबी अलैहिस्सलाम के सामने जिब्रील सलाम पढ़ रहे हैं तो नबी अलैहिस्सलाम साथ साथ पढ़ रहे हैं क्योंकि उसको महफूज कर लूँ, तरीका भी महफूज कर लूँ। अल्लाह फरमा रहे हैं कि ये अदब कुरान के ख़िलाफ़ है कि ज़बान को हरकत दी जाए, आप ज़बान को हरकत भी ना दें। तो जिस वक्त इमाम किरात कर रहा है और उसकी आवाज़ आ रही है तो उस सूरत में तो यहाँ के लिहाज से, इस हुक्म के लिहाज से पढ़ने की कतन गुंजाइश नहीं। क्यों? कि जब कुरान पढ़ा जा रहा है तो ज़बान को हरकत ना दें, तो लिहाजा जब इमाम पढ़ रहा है तो मुक्तदी के लिए ज़बान को हरकत देने की गुंजाइश कैसे पैदा हो सकती है। तो इसलिए जाहरी में तो इससे भी वाजे हो रहा है कि मुक्तदी को कुरान मजीद जब पढ़ा जा रहा हो तो सूरत फातिहा है, चाहे सूरत फातिहा के बाद का हिस्सा है, तो मुक्तदी को ज़बान को हरकत देने की इजाज़त नहीं, ये खिलाफ अदब। फिर यहाँ एक और बात भी काबिल गौर है, इसके बाद अल्लाह तबारक व तआला ने यह फरमाया कि ऐ नबी अलैहिस्सलाम, जब फ़रीज़ा कुरआनाहु फत्तबी कुरआना, ऐ नबी अलैहिस्सलाम जब हम पढ़ रहे हैं तो आप हमारे पढ़ने की पैरवी करें। कुरान मजीद के पढ़ने की पैरवी क्या है? ला तुहर्रिक बिही लिसानक, ज़बान को हरकत भी ना दें। अब यह है कि अल्लाह तबारक व तआला तो नहीं पढ़ रहे, नबी अलैहिस्सलाम के सामने कौन पढ़ रहा है? हज़रत जिब्राइल अलैहिस्सलाम पढ़ रहे हैं। जब हज़रत जिब्राइल अलैहिस्सलाम पढ़ रहे हैं तो हज़रत जिब्राइल अलैहिस्सलाम मखलूक हैं, अल्लाह खालिक है। जिब्राइल अलैहिस्सलाम का जिस्म है, अल्लाह जिस्म से पाक हैं। जिब्राइल अलैहिस्सलाम ज़बान से पढ़ रहे हैं, अल्लाह ज़बान से पाक है। حضرت ابراہیم کھڑے ہو کر یا بیٹھ کر پڑھ رہے ہیں اور اللہ تعالیٰ اس حالت سے جسمانی حالت سے پاک ہے، اس کے باوجود اللہ تعالیٰ فرما رہے ہیں کہ جبرائیل علیہ السلام کا پڑھنا میرا پڑھنا ہے، ہمارا پڑھنا ہے، کیونکہ وہ اللہ کی نمائندگی میں پڑھ رہے ہیں. جب اتنا فرق ہے، اس فرق کے باوجود بھی نمائندے کا پڑھنا اللہ کا پڑھنا ہے، تو پھر امام کس کی نمائندگی میں پڑھ رہا ہے؟ مقتدیوں کی نمائندگی میں پڑھ رہا ہے. مخلوق دونوں مخلوق ہیں، دونوں انسان ہیں، دونوں ایک ہی حالت میں ہیں، دونوں زبان والے ہیں، تو پھر مقتدی کا خاموش رہنا اور امام کا پڑھنا مقتدی کا پڑھنا کیسے نہیں ہوگا؟ تو امام کا پڑھنا مقتدی کا پڑھنا ہوگا. پھر نبی علیہ الصلوۃ والسلام نے بھی اس بات کی وضاحت فرما دی کہ من کان لہ امام فقیرات الامام لہ قرآن، کہ جو امام کے پیچھے نماز پڑھ رہا ہے، امام کی قرات ہی اس کی قرات ہے، یعنی امام کی قرات سے اس کی قرات ادا ہو جائے گی. تو اس کے اندر دونوں صورتیں ہو گئیں کہ اگر جاہری پڑھ رہا ہے، اونچا پڑھ رہا ہے، تو بھی ادا ہو گئی اس کا پڑھنا ادا ہو گیا، اور اگر آہستہ پڑھ رہا ہے تو بھی امام کے پیچھے کھڑا ہے تو بھی اس کا پڑھنا ادا ہو گیا. تو اس لیے جاہری اور سری دونوں نمازوں کے اندر مقتدی کے لیے لازم ہے وہ قرات نہ کرے، بلکہ امام کی قرات کے وقت جو ہے وہ خاموش رہے. تو ایک بات یہ میں عرض کر رہا تھا کہ اللہ تبارک و تعالی نے قرآن مجید کی تلاوت کا طریقہ بھی نازل فرمایا، تو لہٰذا قرآن مجید اسی طریقے پہ پڑھیں گے. اس طریقے پہ پڑھنے کو عرف عام میں تجوید سے پڑھنا کہتے ہیں. تو لفظ قل سے سب سے پہلی بات کہ اس طرف اشارہ ہے کہ قرآن مجید کو تجوید کے ساتھ پڑھنا ہے، کہ قاف ہمارے ہاں دونوں قاف جو ہیں، دو نقطے والا قاف اور قاف کتاب والا بغیر نقطے والا کتاب، دونوں کا تلفظ ایک جیسا ہے، لیکن قرآن مجید کی تلاوت میں اس میں فرق ہے. زبان کی جڑ کوے کے اندر والی کوا، یہ جو گوشت لٹکا ہوا ہے حلق کے اندر، اس کو کوا کہتے ہیں. تو زبان کی جڑ کوے کے اندر والی طرف لگے گی اور زبان کی جڑ اوپر تالو کی طرف اٹھے گی، تو یہ قاف دو نقطے والا ادا ہوگا. اور جو قاف دوسرا ہے وہ زبان کی جڑ جو ہے وہ کوے کے باہر والی طرف لگے گی اور زبان کی جڑ اوپر کو نہیں اٹھے گی. تو یہ فرق ہے ان دونوں کا، قاف اور کاف کا. اور معنی کے لحاظ سے فرق یہ ہے کہ اگر قاف دو نقطے والا ہے قل، تو اس کے معنی ہے تو کہہ، اور اگر دوسرا قاف ہے قل، تو اس کے معنی ہے تو کھا. تو کہنے اور کھانے میں کتنا فرق ہے. تو اس لیے کہا کہ قرآن مجید کو تجوید کے ساتھ پڑھنا ضروری ہے، وگرنہ معنی کے اندر تبدیلی پیدا ہو جائے گی. تو ایک اشارہ لفظ قل میں یہ ہے کہ قرآن مجید با تجوید پڑھنا چاہیے. میں یہ نہیں کہہ رہا کہ جو تجوید نہیں جانتے قرآن نہ پڑھیں، تو قرآن تو پڑھیں لیکن تجوید بھی ساتھ ساتھ سیکھنے کی کوشش کریں. دوسری بات جو یہاں سے معلوم ہو رہی ہے کہ نبی علیہ السلام کو حکم دیا جا رہا ہے کہ آپ یہ بات فرما دیں، یہ پیغام پہنچا دیں، اور جس پہ پیغام نازل ہو اور وہ پیغام آگے پہنچائے اس کو نبی کہتے ہیں. تو لفظ قل نبی پاک صلی اللہ علیہ وسلم کی نبوت اور رسالت کی دلیل ہے. تیسری بات جو اس سے معلوم ہو رہی ہے وہ یہ کہ نبی علیہ السلام کو حکم دیا جا رہا ہے قل، کہ آپ فرما دیں. کیا فرما دیں؟ وہ بات آگے ہے کہ ان کنتم تحبون اللہ، کہ یہاں سے یہ بات فرمانی ہے. نبی علیہ الصلوۃ والسلام نے فرمانا کیا ہے؟ ان کنتم تحبون اللہ، یہاں سے فرمانا ہے. لیکن حضرت نے لفظ قل بھی ساتھ تلاوت فرمایا، کہ جس سے یہ بات معلوم ہوئی کہ یہ قرآن مجید ہر قسم کے تغیر و تبدل سے پاک ہے. جو کچھ نازل ہوا ہے نبی علیہ السلام نے اس کو ظاہر فرمایا ہے. جب حضرت نے ظاہر فرمایا اور لفظ قل یہاں موجود ہے، تو اس سے معلوم ہوا کہ یہ کلمات وہی ہیں جو اللہ نے نازل فرمائے اور حضرت نے اس کے اندر کوئی تغیر و تبدل نہیں کیا. اگر لفظ قل نہ پڑھتے تو بھی تغیر و تبدل نہیں تھا، لیکن اس کے باوجود حضرت نے قل نازل ہوا ہے یہ لفظ، تو اس کو بھی ساتھ تلاوت فرمایا، تو اس سے قرآن مجید کی محفوظیت معلوم ہو رہی ہے. چوتھی بات یہ کہ جہاں جہاں لفظ قل، ہر آیت سے پہلے لفظ قل نہیں ہے، تو کیا باقی آیات نبی علیہ الصلوۃ والسلام کو پڑھنے کا حکم نہیں تھا؟ کیا نبی علیہ السلام نے باقی آیات نہیں سنائی ہیں؟ جب سنائی ہیں تو ہر لفظ سے ہر آیت سے پہلے تو لفظ قل نہیں ہے، بعض آیات سے پہلے لفظ قل ہے. तो इसकी वजह क्या है? उसकी वजह यह है कि उसमें कोई खास बात है जो बयान की जा रही है, इसलिए लफ्ज कुल का बयान फरमाया है। जैसे कि सूरतुल कहफ के आखिर में है, कुल इन्नमा अना बशरुम मिस्लुकुम युहा इलैया, और सूरत इखलास और आखिरी सूरतों के शुरू में लफ्ज कुल कुल हुवल्लाहु अहद, ऐ नबी अस्सलाम आप फरमा दें वो अल्लाह यकता है। तो अल्लाह की तौहीद बुनियादी बात है, तो इसके बारे में फितने पैदा होंगे, तो ऐ नबी अस्सलाम आप इस बात को वाज़ेह फरमा दें ताकि कोई फितनों में मुब्तला ना हो, ला इल्मी की वजह से, अपनी जिद की वजह से जा गिरे गढ़े में, तो ये उसकी अपनी किस्मत की बात है, लेकिन आप बता दें ताकि कोई ला इल्मी में गुमराह ना हो। तो इसी तरह से अल्लाह के इल्म में ये बात थी कि नबी अलैहिस्सलाम की बशरियत के इनकार का फितना पैदा होगा, तो अल्लाह ताला ने फरमाया कुल इन्नमा अना बशरुम मिस्लुकुम, ऐ नबी अलैहिस्सलाम इस बात को भी आप वाज़ेह फरमा दें कि मैं बशर हूँ, ताकि बशरियत का कोई मुनकिर ना हो। तो जहाँ जहाँ लफ्ज़ कुल है तो वहाँ कोई ख़ास बात है जो उस जगह बयान की गई है और किसी फितने की निशानदेही की गई है। यहाँ लफ्ज़ कुल है और इसके बाद अल्लाह तबारक व ताला ने जो बात इरशाद फरमाई और उसकी रोशनी में दौरे हाजिर के अंदर मुतअद्दद फितने हैं जिनकी निशानदेही हो रही है, और वो कौन से हैं यह भी वाज़ेह हो जाएगा। फरमाया कुल ऐ नबी इस्लाम फरमा दें इन कुंतुम, अगर तुम तो हिब्बुन अल्लाह मोहब्बत रखते हो अल्लाह से मोहब्बत करते हो, फत्तबिउनी पस तुम इत्तिबा करो मेरी, कह देखो कि अल्लाह से मोहब्बत का दावा है तो मेरी इत्तिबा करो। यहाँ जो चंद बातें काबिल गौर हैं, एक बात तो यह काबिल गौर है कि कुरान मजीद में इन और इज़ा का इस्तेमाल हुआ है, इनका इस्तेमाल कहाँ हुआ है, इज़ा का इस्तेमाल कहाँ हुआ है? इज़ा का इस्तेमाल वहाँ हुआ है जहाँ बात यकीनी हो, और इनका इस्तेमाल वहाँ हुआ है जहाँ बात यकीनी और गैर यकीनी दोनों सूरतें हो भी सकता है ना भी हो सकता, नहीं भी हो सकता। तो कुरान मजीद में जहाँ जहाँ अल्लाह ने इज़ा बयान फरमाया वो यकीनी है, और जहाँ अल्लाह ने लफ्ज़ इन इस्तेमाल फरमाया वहाँ दोनों सूरतें मुमकिन हैं। तो यहाँ अल्लाह फरमाते हैं कि अगर इन कुंतुम तुहिब्बुन अल्लाह, यहाँ इज़ा नहीं फरमाया कि तुम अल्लाह की मोहब्बत यकीनी रखते हो, ये नहीं फरमाया, यहाँ इन कुंतुम तुहिब्बुन अल्लाह, अगर तुम अल्लाह से मोहब्बत करते हो सकता है कि मोहब्बत करते हो सकते हैं मोहब्बत ना करते हो, अब ये क्यों फरमाया? जबकि अल्लाह की मोहब्बत हर इंसान की फितरत के अंदर मौजूद है, तो ये बात गुजारिश की गई थी कि जब अल्लाह ताला ने तमाम इंसानों को पैदा फरमाया तो इनके हकीकी वजूद एक मैदान में जमा फरमाया, तो इंसान के हकीकी वजूद ये ज़र्रात की शक्ल में मौजूद थे। इस वक्त मैं जो आपके सामने मौजूद हूँ ये हकीकी वजूद नहीं है, ये इजाफी वजूद है। तो असल जो हकीकी वजूद है वह बहुत मुख्तसर है, अकली तौर पर इतनी बात समझ ली जाए कि क्या मेरे नाखून वही हैं जो विलादत के वक्त थे, क्या मेरे बाल वही हैं जो विलादत के वक्त थे, क्या मेरी जसामत वही है जो विलादत के वक्त थी, नहीं। तो इसके मानी ये हैं कि असल वजूद इंतहाई मुख्तसर है, उसके अंदर तगैर और तबद्दुल नहीं, और जो तब्दीली हो रही है वो ज़ाहरी वजूद के अंदर हो रही है। तो हकीकी वजूद इंतहाई मुख्तसर थे, तो एक मैदान में पड़े थे, अल्लाह तबारक व तआला ने अपनी तजल्ली डाली, जब अल्लाह ने अपनी तजल्ली डाली तो उसके इससे ज़र्रात मुतहर्रिक हो गए। जैसा कि आप कमरे में तशरीफ़ फरमा हो, रोशनदान से या खिड़की से सूरज की रोशनी अंदर आ रही है तो आप देखेंगे कि खाकी ज़र्रात उसमें हरकत कर रहे होते हैं। तो इसी तरह से इंसानों के ये हकीकी वजूद पड़े थे, तो अल्लाह तबारक व तआला ने तजल्ली डाली तो इनके अंदर हरकत पैदा हुई, जब अल्लाह की तजल्ली पड़ी तो इंसान की फितरत में अल्लाह की मोहब्बत शामिल हो गई, तो इंसान की फितरत अल्लाह से मोहब्बत बन गई, और उसकी वजह से कशिश पैदा हुई। तो इसका तकाजा है कि फरमाया कि अक्लमंद वो है कि जो अल्लाह का जिक्र करता है, क्योंकि जब अल्लाह की मोहब्बत फितरत में शामिल है तो जिक्र भी तो अल्लाह ही का करना है, महबूब का जिक्र ही सआदत है और खुशी और लज्जत का सबब है। अब यह है कि अब मोहब्बत तो यकीनी है, जब मोहब्बत यकीनी है तो अल्लाह ने यहाँ इज़ा क्यों नहीं बयान फरमाया, अल्लाह ने इन क्यों फरमाया कि अगर तुम अल्लाह से मोहब्बत रखते हो तो इन क्यों फरमाया? इसलिए फरमाया कि दुनिया में आने के बाद इंसान गफलतों के अंदर पड़ता है, अल्लाह की मोहब्बत नीचे दब जाती है, और जिस वक्त इंसान क़यामत के दिन खड़ा होगा और उस वक्त ये मोहब्बत ये गर्दो गुबार इस मोहब्बत से हट जाएगा, जब गर्दो गुबार हट जाएगा तो मोहब्बत पैदा होगी। कुरान मजीद में अल्लाह ने फरमाया कि अल्लाह तबारक व तआला इन नाफरमानों से वला युकल्लिमहुमुल्लाह, अल्लाह इनसे कलाम नहीं करेगा, तो अल्लाह के कलाम न करने से क्या फ़र्क पड़ेगा। यही बात इस हकीकत की तरफ इशारा कर रही है कि यह फ़र्क पड़ेगा कि दुनिया के अंदर जब इंसान आता है तो यहाँ की गफलत और यहाँ के गर्दोगुबार की वजह से अल्लाह की मोहब्बत दब जाती है, और जब क़यामत दिन खड़ा होगा यह सारा गर्दोगुबार हट जाएगा। जब हट जाएगा तो अल्लाह की मोहब्बत नुमाया होगी। अब जिस वक्त जहन्नम में इनको डाला जाएगा और अल्लाह कलाम नहीं करेगा, तो जहन्नम में डाला जाना इतना तकलीफ नहीं होगा दे नहीं होगा जितना कि अल्लाह का कलाम न करना तकलीफ दे होगा। कि महबूब की तवज्जो ना हो, महबूब तवज्जो ना करे, तो ये इतना बड़ा सदमा है कि इसके मुकाबले का सदमा नहीं हो सकता। इसलिए अल्लाह ताला ने इसको बतौर सजा के बयान फरमाया। तो दुनिया के अंदर इन कुंतुम तुहिबूनल्लाह इसलिए बयान फरमाया कि दुनिया के अंदर गफलत की वजह से अल्लाह की मोहब्बत का इजहार होता है, अल्लाह की मोहब्बत का इजहार नहीं होता, इसलिए यहाँ लफ्ज इन इस्तेमाल फरमाया। फरमाया क्या नबी सल्लम फरमा दें इन कुंतुम तुहिबूनल्लाह, अगर तुम मोहब्बत रखते हो अल्लाह से। और अल्लाह से जो मोहब्बत रखना है वो ये कि ये अहले किताब कहते थे कहते हैं नहनु अबनाउल्लाह व अहिब्बाउ, कि हम अल्लाह के बेटे हैं। अल्लाह के बेटे से मुराद ये नहीं कि हम अल्लाह के बेटे हैं अल्लाह हमारा वालिद है, बल्कि नहीं, उनका मकसूद ये था कि अल्लाह तबारक व तआला की अम्बियाए किराम अलैहिस्सलाम ताला के अम्बियाए किराम अलैहिस्सलाम के हम औलाद हैं। तो अल्लाह की हमसे मोहब्बत ऐसे है जैसे कि वालिद की मोहब्बत औलाद से होती है। अहिब्बाउ, और हम उसके महबूब हैं। अहिब्बा ये जमा है, इसका वाहिद है हबीब, कि हम अल्लाह के प्यारे हैं। तो इसलिए अल्लाह हमें अजाब में नहीं डालेगा। तो इसलिए उनका दावा था कि हम अल्लाह के महबूब हैं, अल्लाह के प्यारे हैं। तो अल्लाह से हम मोहब्बत करते हैं, अल्लाह हमसे मोहब्बत करता है। फिर ये बात भी कि हम इबादत तो अल्लाह की करते हैं, लेकिन ये बुतों की इबादत या दीगर इंसानों की इबादत या दीगर माबूद अज्जा कायनात के जो मुख्तलिफ अज्जा और उसकी अशिया हैं उनकी इबादत हम क्यों करते हैं, और ख़ास तौर पे अल्लाह के जो नेक बंदे हैं अम्बियाए किराम अलैहिस्सलाम हैं उनको हम माबूद क्यों मानते हैं। कहा कि हम मा नाबुदुहुम इल्ला लियुक़र्रिबूना इलल्लाहि ज़ुल्फ़ा, कि हम इनकी इबादत इसलिए नहीं करते कि हम इनको माबूद मानते हैं, बल्कि हम इबादत इसलिए करते हैं कि ये हमारा हमें अल्लाह के करीब करने का ज़रिया है, कि इनकी वजह से हमें अल्लाह का कुर्ब नसीब होगा। जो हकीकी माबूद है हकीकी महबूब है उसका कुर्ब नसीब होगा। और जबकि कुरान मजीद में अल्लाह ने यह बात भी इरशाद फरमाया कि जो ईमान वाले हैं, ईमान वालों की सिफत क्या है, कि अशद्दु हुब्बल लिल्लाह, कि अल्लाह की मोहब्बत में बहुत सख्त हैं, कि जिससे मोहब्बत करते हैं अल्लाह की मोहब्बत की वजह से मोहब्बत करते हैं, जिससे नफरत करते हैं अल्लाह की मोहब्बत की वजह से उससे नफरत करते हैं। तो फरमाया कि वल्लज़ीना आमनु अशद्दु हुब्बल लिल्लाह, तो इसलिए फरमाया कि ईमान का तकाजा है अल्लाह से मोहब्बत। जब अल्लाह से मोहब्बत है, और अगर तुम अल्लाह से मोहब्बत करते हो तो उसके लिए कुछ दलील भी देना होगी, उसके लिए कुछ सबूत भी देना होगा। फरमाया उसका सबूत क्या है, फत्तबिउनी, बस इतिबा करो मेरी, कि अगर अल्लाह से मोहब्बत का तुम्हें दावा है तो फिर तुम मेरी इतिबा करो। अब यहाँ फत्तबिउनी फरमाया, इस एक लफ्ज़ के अंदर कितने फितनों का रद्द हो रहा है। एक फितना जो दौर हाजिर के अंदर मौजूद है वो है वहदत अदियान का फितना, कि अल्लाह पर और आखरत पर ईमान काफ़ी है, नबी पर ईमान जरूर, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम पर ईमान ज़रूरी नहीं। तो यहाँ फरमाया फत्तबिउनी, कि मेरी इतिबा करो, मुझ पर ईमान नहीं होगा कि मैं अल्लाह का रसूल हूँ तो मेरी इतिबा कैसे करोगे। तो यहाँ फितने वहदत अदियान का रद्द है। दूसरी बात ये कि फत्तबिउनी, बस तुम इतिबा करो मेरी, जब मेरी इतिबा करोगे क्यों करोगे, अल्लाह का रसूल होने के ऐसे करोगे, तो ये इनकार नबूवत के फितने का रद्द है। तीसरी बात ये कि यहाँ हजरत के इसमें गिरामी नहीं है, यहाँ फत्तबिउनी तुम इतिबा करो मेरी, कि जब तक कुरान मौजूद है इतिबा हजरत की लाजिम है, जब हजरत की इतिबा लाजिम है तो दलील है इस बात की कि आप खातमुन नबीयीन हैं, आपके बाद कोई नबी नहीं आएगा, ये इनकार ख़त्म नबूवत के फितने का रद्द है। फिर ये कि आप ये फरमाया कि फत्तबिउनी तुम इतिबा करो मेरी, नबी अलैहिस्सलाम की इतिबा कैसे होगी, इतिबा है कि नबी अलैहिस्सलाम इतिबा कहते हैं किसी के काम को देखकर उसके मुताबिक काम करना, ये इसको इत्तिबा कहते हैं। तो यहां से ये बात भी मालूम हुई, फत्ता भी होनी तुम इत्तिबा करो मेरी, गैर मशरूत इत्तिबा है। गैर मशरूत इत्तिबा तभी हो सकती है जब वो जिसकी इत्तिबा की जा रही है वो मासूम हो। तो यहां से नबी अलैहिस्सलाम की इस्मत मालूम हो रही है, और जो लोग अंबिया किराम अलैहिस्सलाम से गलतियों की निस्बत करते हैं उन फितने का रद्द हो रहा है कि अल्लाह के नबी की जो गलती होती है वो मकाम बुलंद के एतबार से होती है, गलती के एतबार से गलती नहीं होती। तो लिहाजा यहाँ इनकार इस्मत का जो फितना है उसका रद्द हो रहा है। फिर उसके अलावा इस बात का भी जो है रद्द हो रहा है कि नबी अलैहिस्सलाम की जो इत्तिबा करेंगे कि हज़रत ने जो किया उसके मुताबिक करना है। नबी अलैहिस्सलाम के अफ़ाले मुबारक कहाँ मिलेंगे? हदीस मुबारक में मिलेंगे। तो हदीस मुबारक में मिलेंगे तो यहाँ इनकार हदीस का जो फितना है उसका रद्द हो रहा है। तो इसमें सिर्फ एक ही मकाम पर कितने फितने हैं जिनका रद्द फरमाया जा रहा है। तो फरमाया कि तुम इत्तिबा करो मेरी, उसका फ़ायदा तुम्हें क्या होगा? युहिब्बुकुमुल्लाह, कि अल्लाह तुम्हें महबूब बनाएगा, कि अल्लाह तुमसे मोहब्बत करेगा। वयग़फिर लकुम, और बख्शिश फरमाएगा तुम्हारे लिए, ज़ुनूबकुम तुम्हारे गुनाहों की। तो ये फ़ायदे होंगे। वल्लाह और अल्लाह ताला गफूरुन बहुत बख्शने वाला, रहीमुन निहायत रहम वाला है। तो इसके अंदर भी एक फितने का रद्द है, बाकी तफसील इंशाल्लाह कल होगी। तो एक फितना वो ये है, तो ये मोतज़िले का फितना था जो कहता था कि जब अल्लाह से कोई तौबा करे तो अल्लाह के लिए तौबा कबूल करना लाजिम है। यहाँ फरमाया वल्लाह गफूरुन, अल्लाह बहुत बख्शने वाला है, लेकिन अल्लाह पे ये बख्शिश लाजिम नहीं। रहीमुन निहायत रहम वाला है, जो बख्शिश फरमा रहा है अपनी रहमत की वजह से कर रहा है, लाजिम होने की वजह से नहीं कर रहा है। उस फितने का इसके अंदर रद्द मौजूद है, बाकी इंशाल्लाह तफसील कल होगी। अल्लाह मुझे भी आपको भी सही फहम सही अमल की तौफीक अता फरमा दे। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, रहमान रहीम, मालिक यौमिद्दीन, اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد النبي الأمي وعلى آله وصحبه كما تحب وترضى عدد لما تحب وترضى اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من غضبك والنار اللهم اغفر لنا ولوالدينا ولأولادنا ولإخواننا الذين سبقونا بالإيمان ولجميع المؤمنين والمؤمنات اللهم أيد أمير المؤمنين والمجاهدين اللهم انصرهم ولا تنصر عليهم اللهم ثبت أقدامهم اللهم ربنا تقبلنا وتقبل أزواجنا وأولادنا وأموالنا وأحبابنا وأقاربنا وجميع المسلمين والمسلمات كما تقبلت أصحاب النبي صلى الله عليه وسلم وارزقنا اتباعهم بإحسان وأدخلنا معهم في جنات الفردوس برحمتك يا أرحم الراحمين اللهم ربنا نجنا من القوم الظالمين وتقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذ منه نبيك محمد صلى الله عليه وسلم أنت المستعان وعليك البلاء ولا حول ولا قوة إلا بالله العلي العظيم صلى الله تعالى على خير خلقه محمد وعلى آله وصحبه أجمعين برحمتك يا رحمن الرحيم.